www.attabligh.com, the reviver of Iman. برابر ظاہر گرفتار میں یا تو شہاب طریقے بیان ہوتا ہے شہاب روزی نکلی جانا اور زیادہ الحمد للہ عالم قرآن کی طرف مل جاتا ہے اس کی تفصیل جو طلبہ نہیں ملتا ہے یہ وہی سعادت کی بات ہے اللہ تعالیٰ سب کو طور پر میں نے اپنے کہا کہ پالیہ سب سے جمع کے مطالعہ ان کا کوئی بیان کرتا میں نے کہا بیان نہیں ضرور ہر سفر میں آگے جاتا ہے یہ سفر راحت ہے سفر اور عزت سے اور سہولت سے راحت سے ہو اور عزت سے ہو اور آزادی سے ہم آپ کے یہاں سہولت سے آ گئے عزت سے آئیں گے یہ اللہ کا فضل ہے یہاں سے افریقہ جانا جہاں تو نہیں میں نے پوچھا تم مرنے کے لوگ کچھ تم کو خطر دیے سچے تو سب بہت مان رہا بہت یہ خطو اپنے لیے بڑی عزت کے ساتھ معاملہ کیا انہوں نے تو میں نے بھی نہیں دیا کہ الحمد للہ سفر جلدی بھی ہونا ہوا جہاں سے آئے سے بس افریقہ کا سفر جہاں سے پہنچ رہا ہے مجھے راہ سے بھی آئے اور آپ کے آگے عزت سے آئے اللہ تعالیٰ ہم سب سفر ہیں سب مسافر ہیں بہترین مسافر وہ ہے جو الحمد للہ راہ سے پہنچے عزت کے ساتھ پہنچے محبوب حقیقی یا محبوب حقیقی تک پہنچ جائے سب انتظامات اسی سب انتظامات تاکہ ہم اپنے مالک تک اپنے محبوب تک بلکہ اپنے مقصود تک آسانی سے پہنچ جائیں یہ سہولت کے لیے نماز سے اس سے کچھ کمی رہ جاتے روزے سے پوری ہو جائے گی تلاوت کیا ہے ذکر کیا محنت کیا ہے لیکن ذرا بھوک اور پیار برداشت کر کے دیکھ رہا ہوں تاکہ ملائکہ والی صفت بھی بدلے لو ابھی تو انسانی صفت ہے عبادت انسان لیکن بھوک انسان کا کام نہیں ہے اسی مشاورت کے لیے ملائکہ سے کرنے سے یہ روزہ فرق کیا گیا یہ مقبول تک ہی ابھی ہو سب بھی چھوڑ دیتے ہیں کھانا سے دیتے ہیں لیتے ہیں یہ اللہ تعالیٰ کا پہنچنا یہ مقاصد اصلیہ میں سے مقاصد اصلیہ میں سے اللہ ہم سب کو دے سب یہی اسے ان میں رہ گئے اب دیکھیے انہیں گن میں تھوڑی دیر رہ گئے دیر ہوئی نہیں اٹھ پا رہے تھے بیماری تھی اور ایک آدمی مجھ سے ہی ہوتا ہے اٹھا رہا ہے پڑا پڑے آ رہا وہی بھیا اسباب ایسے ہوتے ہیں کہ دیر داری کچھ اسباب ایسے ہوتے ہیں اور کچھ اختیاری بھی ہوتے ہیں امام غزالی نے بہت عمدہ بات لکھی ہے کہ کوئی شخص سفر میں کر گیا بہت تفصیل سے لکھا ہے پوری دنیا سفر چل رہا ہے کوئی جہاز آیا بڑا سبز ہزار معلوم ہوا اس کو دیکھ لیا جائے سبز ہزار ہے سمندر کا راستہ دے گا اتر گئے ایک آدمی اترا گیا ادھر دیکھا آگے दूसरा आदमी ने कहा रस और देर है, देर में पहुंचा, और तीसरे का पूरा घूम लो दबाओ गाड़ी छोटी रह जा छोटी एवं बेदारी निकाली और एक तकलीफ निकाली को पूरी दुनिया का सफर देखिए सफर से एक है ये मुसाफिर अलग है सफर आसान है दीन आसान है अल्लाह तक पहुंचना आसान है। मैं कहता हूं बचा लंदन तक पहुंचना आसान है, अमरीका पहुंचना आसान है, अफ्रीका पहुंचना आसान है, तो अल्लाह ही से रास्ता आसान किया और अपने रास्ते पर ना मुश्किल करें उनका रास्ता किया आसान किया। हम आधारी अंतरा फरमा देते कि पहले जमाने में बहुत मजादात के पास जहां पहुंचते थे अब थोड़े से मजा नहीं पहुंच जाते हैं क्योंकि अल्लाह आता है हमारे आधार भी आता है हमारी मशहूरियत को भी आता है सब कुछ आता है अल्लाह तला इन हालात में आता है। अल्लाह के रजा की फिक्र सबसे बड़ी चीज अपनी फिक्र बाल बच्चों की फिक्र सबकी फिक्र अल्लाह को खुश करने की फिक्र ये सबसे बड़ी फिक्र होनी चाहिए न हो तो सीखा अल्लाह इर्जा पारी ताला है इर्जाए बारी ताला बारी ताला को राबी करना ये बड़ी बड़ी बात है सबको रोज इधर देखा उधर देखा इसे देखा उसे देखा न देखा यार को अब यार ने देखा तो क्या देखा ये हमारे हालत का कोई शेर को तो पता गुजार नहीं पता करता बातें देखो इधर देखा उधर सब देख लिया खुदाई को नहीं देखा हमारा तो परेशान सिलसिले में शुरू किया है खलबत कर अंजुमन अंजुमन में खलबत रखो खलबत कर अंजुमन अल्लाह ताला ने सिलसिला आसान दिया है हमको खलबत कर अंजुमन बाबू दोगों का तरीका है कि एक लम्हा भी उनका दिल खाली नहीं करता मखलूक में बचे हुए हैं लेकिन बारी ताला से बात अल्लाह ताला ने हम लोगों को ये मुजाहदे के लिए थोड़ी सी उल्फत बर्दाश्त करने के लिए भेजा है लेकिन करना चाहिए बहुत बड़ा लगता है मालिक ऐसा है काम कम लेता है मजदूरी ज्यादा लेता है नब्द लेता है इफ्तार के बच्चे देर में बफर हो जाती है या बास फल एक फिर एक जमाना था हालत मैं ऐलान करते थे कहो भाई या वासल फजल एक दिन अब पेशन से हमको भी नहीं पढ़ते मैंने कल पढ़ा करो भाई क्या शायद बहुत कहो या वासल फजल एक दिन बस वस को वसी फजल को वसी करने वाले से तमाम इधर रामा थे मक्का थमा बहुत बड़ी चीज थी हमारे लाल डूबते मोहतरी थे नायक मोहतरी सब जानते हो सब चीजें रहती है देखो अल्लाह ने कितनी नेमत बोले उससे कितनी नेमत है भाई सब चीजें हम लोग पहले तो नहीं मिलती थी अब मिलने लगी अल्लाह ने वसी कर दिया इससे इससे कोई मादार हो गए थे वाह वासिल फल से ज्यादा रिस्क होता है जब रिस्क के लिए वसी है तो मफरत भी उसी में से मफरत भी कर लिया फल वाह आज के मुनासिब दौर इफ्तार है या वासन फल सब फैला दिया आपने यहां से वहां देश एक फिर दिए मक्का के लिए सब कुछ हो और यह ना हो क्या है बच्चा अल्लाह ताला हम सब लोगों को शहर बता दे कुछ फिर से आता है देख कैसे देख कुछ क्या भाई मकसूद तक पहुंचना है बीमार भी है अभी थोड़ा सा अल्लाह ताला ने आप तक पहुंचा दिया इंशाअल्लाह सीधे अल्लाह तक हम सब पहुंच जाएंगे या वासल फल कैसी है या वासल फल ए अल्लाह रोजी को वसी कर दिया आप देखिए जब इतनी रोजी आपने वसी कर दिया तो मफर का नाम क्या दे रहा आपको माफी इसमें तो कोई दिक्कत नहीं हुई चुनने उड़ने में चुना कैसे कैसे या आवाज को मफरत हम सबकी मफरत ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. يا ما شراب ديهم لن بعضنا ما توسي بيتسل كل ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا مغفرة ربنا لا تجعلنا في النكهة يا ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ملك إنسان بحسين عليه ابن الزل بحسين الله جب هماري باب آدم علیہ السلام کا وطیرہ یہی رہا اور کچھ ہوا ربنا ظلمنا انفسنا اپنے گناہوں کا اعتراف سب سے پہلے اعتراف ہے سب میں جبلا سنن نبی بھی کیا اہم سنا بھی اعتراف ضرور ابھی کتاب ہماری اس کا نام ہی رکھا ہے اعتراف ضرور نام رکھا ہے سب سے بہترین کتابیں سمجھ آتی ہیں مدار اس کو اعتراف ضرور پورے رمضان اسی بنائے اعتراف ضرور اپنے پردار کو کیا دیا پھر لے ضرور کپڑے دیکھو اس کا اعتراف کرو اس میں تمہاری ترقی پردار کون سے لیے ہوئے فرشتے موجود ہیں لاکھوں لاکھ سے سبحان اللہ لوگ کہہ رہے ہیں فرشتے ان کو اس کی ضرورت نہیں ہے تمہارا یہ وظیفہ ہے وظیفہ تم اپنے کو جھکاؤ تمہارے لیے کیا آج دی ہے اسی میں اپنے نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا العجز فخری عاجزی میرے لیے فخر ہے عاجزی میرے عجز فخری ابھی شروع میں گیا تھا تمہیں اسی بات اسی ٹکڑا ہے العجز فخری وہاں کا الحب اساسی سب زیادہ سب پورا پایا تھا دوسرے چوڑا کے دو تھے پورے دنیا یہ پیار کیا تھا العجز فخری عاجزی میرے لیے فخر ہے اور میں نے وہاں آج میں نہیں کہا میں نے کہا ارحو کو آزادی سب آپ میں محبت کر دو سب امن ہو جائے گا سورا والا الحو کو آزادی محبت کا ایک بنیاد ہے وہاں محبت ہو جائے سب دنیا کا فساد ختم ہو جائے المحب بولے بھائی یہی بولے جو محب اپنے محبوب کا مخالف نہیں ہوتا ہے جب ایک دوسرے سے محبت ہو جائے گی اس طرح پاس خراب محبت سے حسن نظر پر ایک سورہ نامے صاحب سے بن رہے تھے مگر محبت سے حسن نظر پیدا ہوتا ہے محبت ہے ارے کوئی بات ہو گئی ہوگی ارے یہ ہو گیا ہوگا میں نے کہا محبت محبت ہی سے حسن نظر ہوتا ہے اب محبت نہیں ہوتی ہر چیز میں تم کو بدمانی رہے گی میں نے کہا پوری دنیا کا نظام اس پر چل رہا ہے سورہ پوری دنیا کا نظام حکم اساسی پہ چلاؤ جاتے شورا میں چلتے گئے میں پورے الحب اساسی پر چلاؤ رہے گا تو بدگوانی نہیں ہوگی محبت آ جائے گا ٹھیک یہ ہو تعمیر ہوگی تعمیر کی کا دروازہ بہت وسیع ہے یہ اس کے لیے محبت کی ضرورت ہے الحب اساسی میں نے شورا میں یہ ہے آپ پڑا جائے بڑا دوسرے ملکوں کے سب ایک ہو جائے گی محبت کی وجہ سے اسی طرح بہت دور نے فرمایا الحب و اساسی میں کہ اداروں میں حب کی کمی ہوتی ہے سو ادھر حب سو زن کو سے نکال جاتا ہے حب جو ہے حب سے زن کو پیدا کرتا ہے محبت ہوتی اپنے لڑکے کی تعبیر کرتا ہے کہ نہیں تعبیر کرتا ہے نہیں ہمارے لڑکے نے یہ نہیں کہا کبھی نہیں کہہ گا کہ یہ کیا کیوں اسے اسے لگا اسے محبت الحب و اساسی محبت ساری دنیا کے علاج جب حضور نے فرما دیا الحب و اساسی تو کون مری یا نبی کون مری ہے اور عالم کہہ سکتا ہے کہ ہماری دنیا نہیں اگر اس دنیا سے ہٹو گے تو نبی کی سنت سے نکل جاؤ گے بیان کیا یہ بھی کہ بادشاہ سدا صاحب فرماتے تھے کہ میں نے ماں تھانوی سے ہم لوگوں نے کیا میں نے کہا ہم نے ماں تھانوی سے تعلق بربرائے محبت کیا تھا بربرائے عقیدت نہیں کیا تھا خلل پذیر قوت ہر بنا کی میں بیری بڑے پیمانے محبت بھاری افراد پانچ یعنی جانتے ہیں خلل پذیر ہوا گھر بنا کے بھی ملے ہر بنا میں خلل واقع ہو سکتا ہے یہ محبت کے دیوار میں خلل بالکل ٹوٹے ہوئے ایک رمدش ہے خلل پذیر ہوا گھر بنا کے بھی ملے بڑے پیمانے محبت کی بھاری افراد سر سے خالی محبت فرماتے تھے بیان کے منشور ہی میں نے کہا حضرت آشا سے داسا فرماتے تھے ہم نے تھانوی سے تعلق بربنا محمد کیا تھا بربنا عقیدت نہیں دیا تھا اور یہ بھی فرمایا کہ بہت سے عقیدت خراب کے ساتھ ہو گئی ہم تو اسی ڈٹے رہے عقیدت پہ جنہوں نے رکھی تھی حضرت دو شاعری کر لیا جب یہ ہو گیا خراب کے ساتھ ہم تعبیل کرتے تھے بر بنا ہے محبت تمہارا تعلق محبت کے بنا پر تھا حضرت پانچ دنوں میں کیا حضرت کہیے کہ یہ کر لے ہم اب وہ نام نہیں کرنا کیا نہیں اگر آپ کی رائے پر لگ گئی ہو تو کر لیجیے کیا ہم کو آپ سے محبت ہے ہم آپ کے طریق پر رہیں گے محبت بہت بڑی الحو کو احساس ہے محبت بڑی اس محبت کے ذریعے سے یہاں سے ایک دوسرے سے محبت میں بہت دور دے گا محبت ہوگی تو سوئے سن بھی نہیں رہے گا ان بعض افضل اس میں بہت سے بدمانی گناہ ہے اگر محبت ہوگی لڑکے کی تعلیم کہتا ہے کہ نہیں ارے یہ ہو گیا ہوگا ارے وہ ہو گیا ہوگا کہتا ہے کیونکہ محبت اس سے ہاتھ نہیں آنے دیتا بچے پڑھنے فور تعبیر کرے گی ماں بھی ہے باپ بھی فور تعبیر کرتا ہے کیونکہ محبت اس سے ہے اس طرح پر سارے عالم میں محبت کی پھیلا چل رہا ہے ادھر حبت ریہ ایمان والا مرتوں کی مدد وہاں بھی ملے گا ادھر حبت ہی ہے ہمارے ساتھ ادھر حبت ریہ محبت محبت کی ہوا چل جائے خوش نظر آئے گا محبت بنیاد ہے کیونکہ حضور نے فرمایا الحو کو احساس ہی محبت میری بنیاد ہے جب محبت ہوگی تو سوئے سب ختم ہو جائے گا جو طرح طرح کی بدگمانیاں یہ طرح طرح کی چیزیں الحو کو احساس ہے محبت میری بنیاد اللہ تعالیٰ ہم سب مومنین کے اندر محبت کے ہوا چلا دے میں نے دیکھا سورہ میں نے کہا یہ سب اختلافات شروع دنیا کے لوگ میں نے سب اختلافات اسی محبت کے نام لگا دیا میں آپ حضرات سمجھ میں کہ میں آپ سب سے کہتا ہوں کہ بنیاد اپنی محبت پر رکھی ہے سوئے دھن کا ختم ہو جائے ختم ہو جائے سوئے دھن اللہ تعالیٰ ہم سب لوگ ہیں دوسروں کے کمال کا استحصال رکھنے کی توفیق پر محبت اللہ تعالیٰ میں کہا لکھا ہے کہ اگر کوئی شخص بوتل لے کے جا رہا ہے کوئی شخص تو یہ لکھو کہ شراب کی بوتل لے جا رہا ہے بلکہ سمجھو ہے کہ اس کرکے کا بوتل لے جاتا ہے میں کہ پہلے زمانے میں تو بڑی مان کی بات ہی ہے اگر کوئی بوتل لے جا رہا ہے تو یہ نہیں سمجھو کہ شراب کی بوتل بلکہ سمجھو کہ یہ سرکے کی بوتل ہے سرکا رکھتا ہے میں کہا اب سمجھو شخص بیچی لے جا رہا ہوں کیوں شراب کی تو یہ لفظ میں کرتا ہوں وہ کہنا سیکھنا میں سیکھ رہا یہ ہے اس میں یہ ہے کہ یہ سب یہ کہ شراب تو جو سرکی کی بوتل ہوگی اور میں کہ میں لے جانا ہے پھر سرکی لے جانا ہوں وہ اسے جہاں پر بھی جانے گا اللہ تعالیٰ حضر وہاں بھی حضر در والے لوگ رہتے ہیں جا رہے ہیں آزاد ہوتے بہت اتہاس سفر کرنا چاہتے ہیں اللہ تعالیٰ ہم سب لوگوں کو اپنے بھائی وسیع حضور اعظم کی توفیق تعبیر کا دروازہ بہت ہے یہ بھی ہو سکتا ہے وہ بھی ہو سکتا ہے بدگمانی ان نواز افضل اس ملک بہت زیادہ اسی بات دیا کہ ہم نے حضرت سے عقیدت کی بنا پر بنیاد رکھی تھی محبت نہیں یہ بھی کہا کہ بہت سے لوگ اپنی محبت کی بنا پر رکھی تھی کہ آپ بہت سے عقیدے کا چلے گئے انہیں پھر آپ کی سب ہو گئی ہم نے جیسے ایک دوسرے ماشاء اللہ بہت سے پھر آپ کو چل پڑے گی اللہ تعالیٰ آپ سب کو بیچ مہینے میں قلب کی صفائی کی دولت سے نوازتے ہیں. قلب کی صفائی سب اسی لیے جان لگو کا تقوا. تقوا یہی ہے, سوا اللہ کو کوئی نہ دے. تقوا کا اعلیٰ مقام یہی ہے. تقوا کا انتصار عوامل وہی سے نہ بے روائی تو پہلی چیز ہے, اور تقوا اصل وہ ہے کہ اللہ کے سوا کچھ نہ دے. میں نہ محبت خالی ہے اللہ سے پہلو کسی دوسرے سے تعلق اللہ ہی کے لیے. گزشتہ میں واقع ہے یہ بزرگ سے کسی نے کہا کہ حضرت ہمارے یہاں رہا کیجیے, یہ ہے آپ کو عبادت میں پیار نہیں, یہی ہاں نماز ہمارے ساتھ پڑھ لیا کیجیے. کہا ایک نماز ہی تو رہ گئی ہے کہ اللہ سے جو تمہارے یہاں سے تمہارے لیے نماز ہو جائے گی, میں نہیں آؤں گا تمہارے. ایک نماز ہی تو رہ گئی ہے اللہ کے لیے, اور تمہارے یہاں نماز پڑھوں گا تو نماز تمہارے لیے. مجھے چرچے نہیں, بس وہ تمہارے سے تو نہیں ہے. ایک نماز ہی تو رہ گئی ہے وہ بھی ختم ہو جائے گی. دوست اللہ تعالیٰ نے یہ رمضان تزکیے کے لیے بنایا ہے, جو کچھ کمی ہو اللہ پوری کرتا ہے. ہمارے اندر شروع سے پوری بچیوں کو دیکھو رمضان آ گیا ہے, بچیوں سے بھی کچھ حاصل کرنا ہے, اپنے خود بھی حاصل کرنا ہے. کچھ تلاوت کرنے لگتے تھے چیز تفریح چلے جاتے تھے, کبھی فرماتے تھے کہ تم لوگ سمجھتے ہو کہ ہم تفریح کے لیے جاتے ہیں, ارے ہم قرآن پڑھنے کے لیے جاتے ہیں, ارے وہ کہتے بھی نہیں چلتے. رکشا کیا دھوپ بھائی دوارا دھوپ ہی چھوڑ کے ماہر چکھا لے فراموش کر دے, ماہر چکھا لے فراموش کر دے. اللہ حدیث یا کہ تکرار نہ کریں, حدیث یا اللہ تعالیٰ اپنی محبت الہی مقصود ہے مانتے ہوئے رضا ہے تو مقصود ہے نا, جب رمضان کے لیے مقصود ہے نا. مشاقی نقش بندیا کیا ہے, بڑی اس کی وقت ہے جملے کی. الہی مقصود ہے مانتے ہوئے رضا ہے تو محبت اور مارکت ہے خود. اگر یہ ہے تو سب کچھ ہے. خواجہ واسف فرماتے ہیں کہ مجھے تعجب ہے اس شخص سے جس کے دل میں محبت اور مارکت نہیں ہو, کیسے زندہ ہے. خواجہ واسف یہ راجا کابل تھے, سات ہزار خلیفہ تھے, لاکھوں مریض تھے. وہ کہتا ہے اپنے وقت کو اچک لو, اچکنے کا لفظ ہے. دو پہر یا تین پہر پانچ گھنٹے کرتے ہیں وہ اتنے دن کے لیے. دنیا کی مشغولیت سے کبھی فرصت نہیں ملے گی, انہیں اوقات میں سے اچک لو, یعنی باہر پانی کو اچک لو اللہ کے لیے. میں اچکتا نہیں اپنے دوست کے لیے, اپنی بیوی کے لیے اچکتا ہی تو ہے, اچھا تو نہیں اسی میں اچکتا ہے, اچکنے مانے لے لے رہا ہے. خالہ پاسوں فرماتے ہیں تین گھنٹہ دو گھنٹہ اسی دنیا میں کہا رہا ہے, دنیا تم کو فارغ نہیں ہونے لگے. شاید دیتا جہاں وہاں فارغ فارغ پہ لگ جائے, جڑ رہے تھے جہاں اماں ہوشیار, شاہد ہمارا موجود ہے باشو, ہم فارغ بیٹھے ہوئے ہیں. ہمارا شاہد معصوم شاہد خواجہ معصوم یہ حضرات ان چیزوں کا فکر رکھتے تھے, مگر مل رکھتے تھے. اللہ نے ان کو کتاب سات ہزار خلیفہ لاکھوں مجھے خواجہ وہ معصوم تھے, اور مجھے بڑے رواں گئے. مجھے تیسا کو بلایا تشریف لائے جاتے لڑکیوں میں دلی پٹکرا میں, کہا مجھ کو فرصت نہیں اپنے کام سے, میں اپنے باپ کی سجائی کرانا چاہتا ہوں تاکہ شاہی مل جائے گا. مجھ کو فرصت نہیں ہے, میں تو نہیں آ سکتا, اپنے لڑکے کو بھیجتا ہوں ستر سال کے بڈھے کے لیے, تیس سال کے بڈھے کو بھیجا صاحب نسبت پہلے بڑا نہیں تھا. ان کے لڑکے چھوٹے سے تھے, خواجہ محمد باتوں کہا اس کے اندر یہ نسبت ابھی جب پیدا ہو چکی ہے, نسبت بدلا بنیاد طریقے اس پر ہے. شفقت اللہ وہ شفقت نسبت بدلا طریقے بنیا شفقت اللہ بھی ہے, یہی کہ سب کو ڈالنا پڑنا شروع کر دیا. شفقت اللہ وہ نسبت بدلا یہ بنیادی چیز ہے, اسی کو لے کر کے سفر کرتا ہے. یہ زیادہ رہا ہے بنا کے شفقت اللہ سوید رسول اللہ صلی اللہ علیہ وسلم ان اکثر مانگ پھر جنت حضور صلی اللہ علیہ وسلم سوال کیا گئی کہ جنت میں کیسے داخل ہوں, پر میں نے تقوی اللہ حسن حسن حقوق کو نہ چھوڑ نہیں پہنچوں گے, کیونکہ سوالی وہی ہے جو تقوی اللہ رکھتا ہوں وہ حسن حقوق کے ساتھ رکھتا ہے. اگر تقوی اللہ ہے حسن حقوق نہیں ہے وہ سارے نہیں ہیں. بس آپ نہ خبر شریف دیتے ہیں لوگوں سے مساوت کرے تو طریقہ نسبت بننا وہ قطع تمام ناس آج بس ایک مناظر شریف ہے. لوگ سے مساوت دو شرطوں پر رکھو, قطع تمام ناس قطع تم کرو لوگوں سے وہ چیزوں کے قطع سب نبیوں کو سے کہلایا گیا سب نبیوں سے تاکہ ظاہراً جب تہمت ہے تہمت کے الزام کے سب نبی سے کرے گا ان علی اللہ ہمارا اجر اللہ پر سب سے کرنا گیا قرآن فرماتے ہیں ظاہراً جب تہمت ہے تہمت کو دفع کرنے کے لیے ہر نبی کو یہ کہنا شاہ صاحب کہتے ہیں کہ ہر نبی کا یہ الزام کیا جائے پکا میں جو اس دولت کرسی میں بیٹھے ہیں اس کو یہی کہنا چاہیے اور بیان کیا ہر کی بجائے نشست مردوں کو بھی متوجہ شدہ پورا ہوا بات کر کے انبیاء علیہ السلام پر سلام کرنا تعلق ماننا لوگوں سے قطع قطع تمام قطع تمام ہے قطع الناس نہیں ہے قطع تمام ان الناس قطع ان الناس نہیں ہے جنہوں سے سب الگ ہو جاؤ. اب رمضان آگے کسی بھی نہیں کہ ارے میرو اسی سے آگے بڑھو کچھ ان کی اذیت تصور کر لو تو اور جلدی ترقی کر جاؤ گے. ہمارے طریقے یہی ہیں سب چیز رکھتے ہوئے آگے بڑھو. اگر ذکر اللہ میں نفع ہے تو شفقت اللہ ہر میں بھی نفع ہے ترقی. حضرت مات حالی رحمت اللہ علیہ حضرت حالی صاحب کے بیٹھے رہے اشراق وقت حضرت بڑا آپ کا نقصان ہوا کہاں موریوں کے جو بدلا تھے پیر تھے جنگ سرائے عالم رہے گا نہ پیر بنا لیا تو پھر ماننا چاہیے اس کو پیر بنا لیا تو کہا تم موریوں کی سی بات کرتے ہو کہا اشعار کا بیٹھنا ذکر کے ساتھ یہ عبادت ہے اور اپنے دوستوں سے کلام کرنا یہ عبادت نہیں ہے. حضرت تھانی بھی سکھانے طریقے ہیں اس طریقے سکھانے والے کچھ اور لوگ بھی ہوتے ہیں فتح اتر حضرت نے کہا آپ موریوں کی سی بات کرتے کیا اشراق کا ذکر نہ عبادت ہے اور اپنے دوستوں سے دین کی بات کرنا یہ بات نہیں ہے. دوستوں یہ طریقہ آسان ہے, روزہ بھی آسان ہے. ہزاروں سال روزہ رکھے اللہ قبول کرتے ان کی مہربانی حدیثوں میں آتا ہے کہ اگر کوئی شخص پیدا ہو گئے اس سے اللہ ریز ہو گئے مرتے تب چلا تب بھی خدا کا ایک دبا بھی اسے ادا نہیں کیا ایک چیز ادا نہیں کیا اللہ کا بخش خدا کا پیار باقی کا فانی کیا کر سکتا ہے. تمہارے دل میں نسبت یہ نہیں تو کرم ہے کہ قبول کرتے ہیں باقی کا حق وہ اپنے بادشاہ آ جائے کیا پتا کریں گے مشکل ہو جائیں گے. اللہ رب العزت کو راضی کرنا اللہ باری تعالیٰ طریق کی بنیاد اللہ باری تعالیٰ وہ سب الناس رہتا قطو تمام الناس و مفید الناس وہ حضر خود مقبول حدیث جو جاتا تم آدمی آئی ہوگی ادھر سناتے تو بادشاہ چھوڑ دیتا وہ سب الناس رہتا ये जी में दस मिनट है कि हमको याद और ठंड करने की जरूरत है शक्ति वह सभी नाश अरे शरीर है जाओ भाई के ये सलम सा मालिम है ये दरवेश वह सभी नाश अरे शरीर है दो चीजों से लोगों को मसावा कैसे आता हो तो तमाम ने नाश और मापिया के नाश लोग हाथों में जो है उससे कटे तब को उसके बाद क्या फरमाते हैं वह हुसन खुद मत को ले आते दो चीज कतो तमाने नाश तो अम्मा फिर लोग हाथों में उसे कतल तब ना दस खत्म करो फरमाते हैं हजरत फरमाते थे कि इसमें तो हो सकते खुशी पैदा हो जाए तुम्हारे अपने दरवाजे भाव निकलो ये जो शुरू कर दे बहुत शासन मुखरित कर दिया वह खुल खुल वह खुल खुल मैं खुल ले आते हर आदमी हुसैन खुल कोई तमा नहीं आपसे लेकिन हुसैन खुल कर हर पैगम्बर हो सकते थे हमारे आकर हुजूर तमा अन नास और माफिया देना हुजूर तमा कतो तमा अन नास व हुजूर खुद मकुले आते फरमाते थे ये जोड़ दिया सबको जो कहते तमा जो तो कहते हो जैसे खुशी ना पाए उसे तो मतलब है हम खुद माता रहे हैं ये रहते हैं उसके बावजूद देखो झुकाओ नदी से आशा झुका देती आया हजरत आशा बैठी हुई थी इसलिए उनको था हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम एक से सात दिन देखा बेशक खुशी का बदतरीन आदमी आ रहा है उन्होंने फरमाया था आशा से बेशक खुशी का ये बदतरीन आदमी आ रहा है जब आ गया तो अदाना लोग कलाम कलाम गर्म किया और चाय पानी का इंतजाम किया हरत आशा को कहा चल कौन लगा यार सुन अभी आपने कहा बेसर को रखी है उसके चाय पानी का आपने इंतजाम किया ये क्या ये आयशा हमको कब तुमने पास खुल पा अच्छा हमारा वो जो मैंने कहा इजहार हकीकत के लिए और ये जो कहा क्या उसके रियायत इंसानी इंसान है खुदा का बंदा है एक हरा बिना जो अनारा लोग रदार नरम किया ये अपने अखलाक हमने तो ये बात कही थी बेशक खुदा शीरत बदतरीन आदमी है ताकि तुम जान सब जो आदमियों को भी शराब होनी चाहिए देखिए अपने अखलाक वही है कतो तमाने ना वर्षा को ना सला शरीर पर लोग तुझसे तमाम मुसावत करो कतो तमाने ना स्वामा फिर वह हुसन खुद मत बुले आती हर आदमी था हुसन खुद कत है तब कोई लालच नहीं है लेकिन अखलाक की डोरी को न तो जामे तो लगी जामे जामे नसी माशा अल्लाह और इसी में हदीसे भी ये उनकी तालीमात थी रमजान में भी बहुत ज्यादा खुद बहुत तिलावत करते थे लेकिन इसमें कड़ी निकाल रखती थी हम लोग से इतलाए अहवाल कहाँ है इतना उसी नहीं रहती अहवाल क्या है नमाज पढ़ रहे हो तिलावत कर रहे हो तुम्हारे अखलाक का क्या है मान लो दिखते थे रात को इतनी इबादत किया इतनी तिलावत किया दिखते ही थे सब लोग तो नीचे देख लेते थे कि अखलाक का क्या हाल है बस वैसे मुझे जैसे मोर पाए को देख मुझा जाता है ना मालूम नहीं मोर नाचता रहता है तो जो लोग अहवाल में नाचते रहते हैं जब उसे कहा अखलाक का क्या इसलिए कर रहे थे रियासत नहीं कर मुझे पूछा जाएगी नहीं कहते तमाने ना स्वामा फिर देना लोगों के हाथ में कथे तमाम ये बुनियाद ये शुरू है वसा सिर्फ अल्लाह से नहीं जब तक कथे अलवस वस बिल्ला है बेकदरे कथे ताल्लुक मरझा है जुदा खुदा से है मखलूक से जुदा हो गए जुदा होने में बदखुलती नहीं है शुरू दिल से निकला बुनियाद है ये कलमा कोई मामूल नहीं कोई मकसूद नहीं कोई मकसूद ही हमारा नहीं ला इलाहा कोई मामूल नहीं शिर्क चली की नफी हुई कोई मकसूद नहीं शिर्क खफी की नफी हुई शिर्क चली में माबूदियत में शरीक करता है और शिर्क खफी यानी रियायत रिया में मकसूदियत में वहां माबूदियत में शरीक करता है और यहां मकसूदियत में शरीक करता है रिया में क्या होता है तलब उल्जा के वास्ते वाला इमाम बुलाई तलब उल्जा عبادات کے راستے سے جان کو طلب کرنا یہ کہہ دیا ہے. طلب الجان بے واسطہ عبادات کے لیے اور طلب الجان بات یہ دیا اور پھر اسے ایمانی نہیں جنت یہ شرک کے ذریعے معبودیت میں صحیح کرنا یہ شرک کے ذریعے ہے اور معصودیت میں صحیح کرنا یہ شرک کے ہوتی ہے. شرک میں معبود میں شرک کرتا ہے شرک کے ذریعے اور ریا میں مقصود میں صحیح کرتا ہے پڑھتا ہے اللہ کے لیے مگر ان سے نیت ہے کہ مقبول میں راضی ہو جائے. تو انی بچہ ہم مشرکین میں سے نہیں ہیں. ہم معبودیت کی بھی نفی کرتے ہیں غیروں کی اور مقصودیت کی ہمارا کوئی مقصود نہیں سمجھتا ہے. مقصود بھی ہمارا اللہ اور معبود بھی ہمارا اللہ ان دونوں کی رب اللہ الا اللہ نے لکھا ہے کہ دونوں کی نفی کرو شرک جلی کی بھی اور شرک خبر ان نہیں اشیر رہے ایشی کو تھوڑی سی رہے ابھی شیر ہے بہت پہلے کہا تھا محدث تھے ہمارا ہی کہاں کیا کرتے ہیں اشیر رہے ایشی ہوں جب میں شادی دیکھ رہا ہے وہ ڈھونڈا ہوا پھر گیا محدث بہت ہوا دوستوں اللہ تعالیٰ نے اس علی کو سہولت کے لیے ہم کو بھیجا ہے مشقت کے لیے نہیں سہولت کے لیے تاکہ ہم تک ہماری صفت کو بھی جگہ کرو ابھی ردی بچوں میں رہ رہے ہو تھوڑا ان سے الگ تو ہو جاؤ پھر دیکھو کیا دیتے ہیں آپ کو مدی وانا اجزی بھی رونا میرے لیے میں کی جزا دوں گا بعض بات میں اسو مدی وانا اجزا بھی میں جزا میں ہو جاؤں گا آج نہیں بلکہ خدا کرتا ہے تم نے میری مشابہت کیا کھانا پینا چھوڑ دیا تو پھر میں تم کو خصوصی انعام سے روا دوں گا دوست یہ اللہ کھانا اسی لیے اللہ والے پکڑا دیا. تو میں نے حضرت کی بات تو اللہ آتا تھا منہ لال لے کر کے کبھی کھانا ہی لوگوں کا بھیجتا تھا پھر وہ چاند ہو گیا ہے چاند دعا یاد ہے کبھی سوچوں گی کہ کوئی مولی پیر سے بھیجے گا مولا گلے کو اس کو بھیج دیتے جیسے چاند دیکھے ہو چاند والی دعا پڑی ہو جب چاند والی دعا ہی نہیں پڑے رمضان کیسے گزرے گا مولا اکثر نہیں یاد رکھتا ہم ان کو یاد نہیں یاد رمضان داخل ہو رہا ہے شکر کا تو رات کی شروع کہاں رات کا انتظار نہ کرو مغرب سے شروع کر دو کام میں مقبول پڑھ لیا کرو پوری سب تو آ جائے گی بہت اہتمام ہے رمضان کا ٹہلنے کے جاتے تھے دھوپ میں نکل جاتے ماں شاہ صاحب نے تو بہت دیر کہی لیکن ایک خدمت کرتے ہی تھی ایک مندر تو خود نہیں پڑھ رہی تھی ہمیشہ کبھی رات میں کرتے ہم مسلمان ہم نے کل والی پڑھ لیا مندر ہم نے کل والی بھی پڑھ لیا بڑے خوش ہو گئے اللہ تعالیٰ ہم سب لوگوں کو ان ایام کی ان سب کا تعارف رہا یہ مبارک ساعت ہے اسے تعارف کرو اور جب تو لو ساعت کو اس وقت دل میں جو بات آئی کہا اپنے لیے کہا آپ سب ماشاء اللہ جا کے اللہ تعالیٰ ہم لوگوں کے دلوں سے پردے کو غفلت کے پردے اٹھا دے محبت کی اذا حبت ریح ایمان ایمان کی ہوا چل رہی ہے محبت کی ہوا نسبت کی ہوا چل رہا ہے یہ بھی چل رہی ہے یہ نہیں بند نہیں ہوئی وہ گرمی دو ہر جگہ چل رہی ہے روزہ بڑے روزہ وہ تعارض ہوتا اس کا تعارف کرو نہ بھیج رہا ہے تمہارے پاس تعارف کرو گے تبھی لے گا دروازہ بند کر بھائی جائے تو ہم آئیں گے باہر کی جائیں گے اس کے لیے اللہ سے دعا کرو کہ اللہ تعالیٰ رمضان شریف کے پوری دو برکات سے ہم ہمارا کیا کیا بھیجتے ہیں کوئی تصور بھی نہیں کر سکتا. سب سے بڑی بات اللہ سے تعلق و نسبت ہوتی تلاوت بھی اسی لیے ہے άσα και βέβαια χάνε την νίκαση. Και χάνε ρούχε την τάρη τα πάπρα, η σκύρια έρωτα. Τα ρουζάκια πάπρα, άσα και βέβαια. Άσα και βέβαια χάνε την νίκαση. Και χάνε ρούχε την τάρη τα πάπρα. Λατά, ψωμόν. Βαγουλάζε, απλά αχουκοβί, δίνοκοβί, βαλκανί το πίδι. Λάπα μάντο, γόης μάντο, τσάσμα πάντ. Λάπα μάντο, γόης μάντο, τσάσμα πάντ. Γκάν να πίνει νούρε αν παρμάν χαπάπα χάν. Άχω κουπάντ, βόλγαρου λάχω τεχνές. Κάνω κουπάντ, βόλγαρου λάχω πατώ στονές η καλιά. Τσάσμα πάντο, λάπα μάντο, γόης μάντο. Γκάν να πίνει νούρε αν παρμάν. Αγαπητοί μου, είστε παγκόσμιοι νούρε αν παρμάν. Εγώ δεν με κάνω αυτό, δεν μου. तब इन्हें मना मना अपने को बंद करोगे तब तुमको अजीब चीज मिलेगी मैं मना अपने को खोल दिया है जिससे गलत गाने भी आएंगे आंखों को खोए रखा है इसे वह हसीना है आएंगे तब यहाँ को बंद करो जरूर ना से वह बात हो ये बंद हो गया तो दिल सब राजी होगा तुझे उसमें अल्लाह की मोहब्बत आएगी हालम हालम ये ताजू भी मनो से क्योंकि दिल अल्लाह के मोहब्बत से खाली है वैसे जिंदा है शायद इतना जाओ ये पढ़ो शायद इतना जहां उमा पाए अगर द जहां उमा पाए शायद इतना जहां मासूम मौजूद है हम पाई बैठे हैं जुड़े रहे द जहां उमा उमा होशियार शराब मौजूद है हम होशियार पाए बैठे हैं फिर हम दर्शे शायद इतना जहां उमा पाए जुड़े तो जहाँ वहाँ होशियार यदि शराब मोहब्बत देखकर के मस्त नहीं हो जाते होशियार ना रहे यहाँ तो मिटा दो अपने को तेरा बना है इसके लिए सबसे बड़ी बात यह कि शायद कहीं दूसरी जगह में बयान करता है ना करता है आप बता के फर्क के बिना पर आया मैं तालिब हूँ मतलूब नहीं हूँ आया अल्लाह तला का शुक्र है आया दिल नहीं चलान पाया सुकून पाया अल्लाह ताला अपने दाव की बरकत से निस्बत अल्लाह की तरफ से मोहब्बत इलाही मकसूद मंतुई वलिदाए तू इलाही मकसूद मंतुई वलिदाए तू मोहब्बत मार्फते खुद भी मोहब्बत और पार्टनर सब बन रही है इसके लिए ये जबान जद होना चाहिए हर सूफी को खास रजे नक्शबंदिया को इलाही मकसूद मंतुई वलिदाए तू मोहब्बत और मार्फत मांगेंगे तो भी मिलेगा बाप ही जल्दी नहीं देता जब तक माँ करे माँ कहती है मांगो उससे ये तुम्हारे लिए सब दरअसल आके रखे हुए हैं ये मुंतजर है कि मांगो तब दूंगा इंसानी आदत था नहीं मांगा लिया इससे उभरता है ये सब नियमतें हैं ये तुम्हारे लिए मांगो अल्लाह से मांगो अल्लाह ताला हम सब लोगों को तरीक की बात हो समझ नहीं तो भी रमजान किस लिए आया है क्या करने आया है किस मकाम तक तुमको पहुंचाने के लिए आया अभी तक तुमने खा पी की इबादत किया है अपना छोड़ के देखो अल्लाह के नहीं छोड़ना अल्लाह की सिफत है ऐसी सिफत जो खाने पीने से की मोहताज नहीं है वो छोड़ के देखो नमूने की तरफ देखो तुम्हारे हाथ बहुत आ रहा बहुत कहते थे भाई रमजान जा रहा है माशाल्लाह हाथी का जो जो रमजान जाता है भाई देखो तीन दिन रह गया हाथी का लड़कों से भी करा दे रहे खुद इस जगह सब लोग रमजान की कदर की तौफीक दे कुरान की कदर की तौफीक दे इस महीने की कदर की तौफीक दे अल्लाह ताला जितना भी हो सके अल्लाह के लिए मनसा मारा ईमान एहतसाबन उम्र मातकन में जमी जो रोजा रखता है रमजान में ईमान से और एहतसाब से नियत भी दूसरे है ईमान फिर नियत की भी जरूरत है ईमान तकवे की भी जरूरत है तो लोग है नहीं ईमान के साथ एहतसाब समझ कर जो रोजा रखता है ईमान के साथ या फरीदा एहतसाब के साथ, अगर हम इस बाबर करेंगे तो अल्लाह को सवाब देगा। मनसा ईमान एहतसाब वो फैलो माता कर अल्लाह हम सबको पीले वहां कर दावाना अरे अलहमदुल्ला है के से हम सब लोग मालूम कर रहे हैं। दो चीजें हैं, एक सोम है एक तिलावत है। दोनों सोम तो एक बुनियादी चीज राय में कोई ज्यादा नहीं लेकिन जाहिरी है तो जवानी को भी लगाओ और कल्प को भी लगाओ। अल्लाह ताला दोनों की इच्छा बना देता है। शौक में कोई नहीं जाता खराब पीता है। अल्लाह ताला हम सब को जाहिर जितने अमाल हैं वो इबादत की तरीकों हों या इंसाफी सभी ना की तरफ हों ये तालीम तरबियत के तौर पर हों जो कुछ कर रहा है करता है खुरूज वाले को दे अल्लाह ताला इन सब चीजों को अपने दरबार में कबूल फरमा दे। और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बहन में और हमारे शरीर के और शरीर के तो बहन में हमारा ये इज्तिमा जो है उसको भी अल्लाह कबूल फरमाए और इसमें जो कसर कमी है अल्लाह उसको भी पूरी फरमा दे और हर किसी की खैर भलाई इलाही मकसूद मंद हुई हमारे हजरत नक्श पंजे के बहुत इलाही मकसूद मंद हुई मेरे राय को मोहब्बत मार्फत होते मोहब्बत और मार्फत अल्लाह दे खाली खुदी कहा लेके जाओ चाहे देता जहां मां मारे मासूम दुनिया मौजूद है तुम फारिग बैठे हो जो रहे थे जहां मां होशियार मशाल शराब मोहब्बत मौजूद है उनको फिर बस नहीं हो जाते चाहे देता जहां मां मारे जो रहे शराब पे घूट यही शराब मोहब्बत और हम फारिग बैठे हुए हैं बाद अल्लाह ताला हम सब लोगों को अल्लाह शरीर के करें जो भी मनुमाए और यहाँ आना मशक्कत रहता है लेकिन आने के बाद कोई मशक्कत आना जाना इस उम्र में तो समझ के दिमाग में भी था मुर्दा भी था। अल्लाह ताला ने आप बता दिए तलब पर नहीं बल्कि खुलूस की वजह से हाजिर हो गया। अल्लाह ने मुझे सेहत भी दिया दुआ कीजिए सेहतमंद रहूँ और जो ये काम अभी नहीं हो रहा है यहाँ जित रहना है अल्लाह ताला सही खिदमत दीन की तारीफ की करने की शरीयत तरीकत की तारीफ की और खुद उसको अमल करने की अपने लिए आप हजरात के लिए तमाम अपने आयता और बाप के लिए दुआ करता हूँ। अगर सारे आलम को कि अल्लाह ताला रमजान शरीफ की कल दिलों में डाले कुरान शरीफ की कल डाले कैसी वाहियात खुराफात बातें मुतबारक जगहों में हो रही हैं अफसोस की बात है। अल्लाह ताला तमाम लोगों को शाहान मुमलकत हों या उलमाए मुमलकत हों चाहे कहीं के भी हों सबको तरीके हक पर काम फरमाए और अल्लाह से सही मोहब्बत नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सही मोहब्बत और मार्फत की नेमत से हम सबको नवाज दें। रब्बना तक़ब्बल मिन्ना इन्नक तस्समिउ अलीम बिरहमतिक या अरहमर राहिमीन बिरहमतिक या सैयदुल नबी करीम صلى الله على الامامين اب الله بناتے ہیں یعنی کہ میرا احسان اپ اللہ بناتے ہیں یہ بڑی بات ہے مشاہدہ کا نہیں ہماری بات ہے اللہ تعالی سب کو قبول فرمائے واخر دعوانا الحمد لله رب العالمين Thank you.